केही प्रतिक्रिया दिनुहोस् न। मैले चाहिँ जे भन्नु पर्दा त मैले सम्मानित आयोगलाई निवेदन गरेँ, त्यो तपाईँहरूलाई मैले जनतासँग जनताका बारे जनताले तपाईँलाई धेरै प्रश्न गरेका छन्, जनतालाई पनि तपाईँले केही जवाब दिनुपर्छ। तपाईँले जनतालाई ढाकेर के गल्ती स्वीकार्नु खोज्नु भयो? मलाई थाहा छैन, किन थाहा छैन, कसरी थाहा छैन, मलाई थाहा छ, मलाई थाहा छ त। अहिले सालपछि पनि तपाईँ भाग्नु भएको थियो नि, अस्ति किन भागेर बेङ्गल जानुभयो? भागेर ब्याङ्क होइन, तपाईँको आफ्नो कुरा भन्नुहोस् न त। म सम्मेलनमा भाग लिन र औषधि उपचारको लागि गएको, जस्तो कि अहिले यहाँलाई चाहिँ म फर्केर राजालाई उकासम्भव भन्ने छ र पछाडि पर्दा पछाडिबाट खेल्ने तपाईँ भन्छ नि, यो डिजाइन गर्ने मुख्य खेलाडी तपाईँ हो भन्छ नि। होइन पर्दा पछाडि तपाईँ नै हुनुहुन्छ भन्छ नि,